बयान नंबर 47, अनोखे वाकयात। हम्द बारी ताला। तमाम तारीफें अल्लाह ताला के लिए हैं जिसने अपने बंदों में से जिसे चुन लिया उसे अपनी इबादत के लिए पसंद फरमाया और अपने पसंदीदा बंदे को अपनी बारगाह अकदस की तरफ मायल फरमाया तो बंदे ने भी उसकी तरफ मायल होने और इताअत करने में जल्दी की और उसने अपने चाहने वाले बंदे की ठहरी हुई हिम्मतों को हरकत दी तो ये उसके हसूले मुराद का सबब बन गया और उसने बंदे से उन रुकावटों को दूर कर दिया, उसे दूरी के बाद कुर्ब बख्शा। रात के आखिरी हिस्सों में उसे हम नशीनी का शर्फ अता फरमाया, उसे इसरार और रमूज पर मुतलह किया और बंदा है महज अपनी ख्वाहिश व कोशिश से उस मकाम तक नहीं पहुंचता और उसी ने उसे उस बात की तौफीक दी जो उस तक पहुंचाती है और उसे अपनी हिदायत के रास्ते पर गामजन किया और जब उसे अपने अहद और मोहब्बत की हिफाजत करने वाला पाया तो उसके दिल को अपनी मोहब्बत और चाहत से भर दिया और उस पर अपने फजल व इनाम के जरिए तजल्ली फरमाई, जबकि दूसरी तरफ गाफिल बंदा नींद और आराम की लज्जतों में मनहमक है। हालांकि वो तो फरमा रहा है कि मेरे बंदे सुन, मैं ही तुझ पर तजल्ली फरमाने वाला और निगाह करम करने वाला हूँ और जिसे ये रुतबा मिल गया बिलाशुबा वो अपना मकसूद व सआदत मंदी पाने में कामयाब हो गया। अगर काफिल बंदा जान लेता कि उसने क्या खोया तो वो अक्सर नोहा कनाह रहता। अगर वो महबूब के अपने दोस्तों से खिताब को सुन लेता तो कभी भी वो हसरत व यास उसके दिल से ना निकलती। अगर वो जलवा महबूब का मुशाहदा कर लेता तो जहान से अलग होकर रह जाता। सबकत ले जाने वाले सबकत ले गए और काम तो पूरा हो चुका और उसका फरमाने जिशान है। तर्जमा, और अल्लाह अपनी रहमत से खास करता है जिसे चाहे। सूरह बकरा। हजरत सैयदना अबू हुरैरा रजी अल्लाह तआला अन्हु से मरवी है, नबी करीम रऊफुर रहीम सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमाने रहमत निशान है, जो कौम अल्लाह ताला के घरों में से किसी घर में किताबुल्लाह की तलावत और उसका बहम दर्स देने के लिए जमा होती है तो उन पर सकून नाजल होता है, रहमत उन्हें ढांप लेती है और अल्लाह अज़्ज़ोजल उनका जिक्र फरिश्तों में फरमाता है। कसरत इबादत करने वाला जन्नती। हजरत सैयदना राफे बिन अब्दुल्ला रहमतुल्लाह ताला फरमाते हैं, मुझे हजरत सैयदना हिशाम बिन यहया कनानी रहमतुल्लाह ताला ने इरशाद फरमाया, क्या मैं आपको वो वाकया ना बयान करूं जो मेरी आंखों ने देखा और उस वक़्त मैं खुद वहां मौजूद था। अल्लाह अज़्ज़ वजल ने मुझे उससे नफ़ा दिया, उम्मीद है तुम्हें भी उससे नफ़ा होगा। मैंने कहा, ए अबू अलवलीद मुझे बयान कीजिए। तो उन्होंने बयान फरमाया, हमने सन 88 हिजरी में रूम की सरजमीन पर जहाद किया। हमारे साथ सईद बिन हर्ष नामी एक नेक शख्स था, वो कसरत से इबादत इलाही अज़्ज़ वजल करता, दिन को रोज़ा रखता, रात को इबादत करता। जब हम चलते तो वो कुरान पाक की तिलावत करता, जब ठहरते तो अल्लाह अज़्ज़ वजल का जिक्र करता। फिर एक रात ऐसी आई कि हम सख्त खौफ में मुबतला हो गए। मैं और अय्यास पहरदारी के लिए निकले। हम एक ऐसे किले का मुहासरा किए हुए थे जिसका मामला हम पर सख्त दुश्वार हो चुका था। मैंने हजरत सैयदना सईद बिन हर्स रहमतुल्लाह तआला को उस रात भी इबादत में मशगूल पाया और मसाइब पर उसके सब्र करने से मुझे बहुत ताज्जुब हुआ। जब सुबह तलू हुई तो मैंने कहा, अल्लाह अज़्ज़ वजल आप पर रहम फरमाए, आप पर नफ्स का भी कुछ हक है, आप आराम क्यों नहीं फरमाते? तो वो रो दिए और फरमाया, ऐ मेरे भाई, ये सांसें शुमार की जा चुकी हैं, उम्र घट रही है, दिन पूरे हो चुके हैं, मेरे पीछे मौत है और मुझे अपनी रूह निकलने का इंतज़ार है। रावी फरमाते हैं, इस बात ने मुझे रुला दिया। मैंने उनसे कहा, मैं आपको अल्लाह अज़्ज़ वजल की कसम देता हूँ कि आप खैमे में दाखिल होकर आराम फरमाएं। जब मैं खैमे में दाखिल हुआ तो वो सो चुके थे। मैं खैमे के दरवाजे पर बैठा हुआ था कि अचानक अंदर से बातों की आवाज़ सुनाई दी तो मैंने दिल में कहा, खैमे में इनके सिवा और तो कोई नहीं। बहरहाल मैं कुछ आगे बढ़ा तो देखा कि वो नींद में मुस्कुरा रहे हैं और किसी से बातें कर रहे हैं। मैंने उनकी एक बात याद कर ली और वो ये कह रहे थे, मैं लौटना नहीं चाहता। फिर उन्होंने अपना दायां हाथ बुलंद किया गोया कुछ ढूंढ रहे हों, फिर हंसते हुए आहिस्तगी से नीचे कर लिया और हांफते हुए बेदार हो गया। मैंने उनको सीने से लगा लिया तो उन्होंने दाएं बाएं मुड़कर देखा, फिर कुछ सुकून इत्मीनान हासिल हुआ और हवास बहाल हुए तो कलमा तैयबा पढ़ने और तकबीर कहने लगे। मैंने अर्ज की, क्या मामला है? फरमाया, खैर है। मैंने पूछा, मुझे बताएं, क्योंकि मैंने आपको ये कहते हुए सुना है कि मैं वापस नहीं लौटना चाहता। फिर मैंने देखा कि आपने अपना हाथ बढ़ाया और कुछ देर बाद आहिस्ता आहिस्ता नीचे कर लिया। उन्होंने जवाब दिया, मैं नहीं बताऊंगा। फिर जब मैंने उन्हें कसम दी तो फरमाया, जब तक मैं ज़िंदा रहूं आप इस बात को जाहिर नहीं करोगे? मैंने कहा, हाँ ठीक है। तो फरमाने लगे, मैंने देखा गोया क़यामत कायम हो चुकी है, लोग हक्के बक्के अपने रब अज़ वजल के हुक्म का इंतज़ार करते अपनी कब्रों से निकल रहे हैं। इसी दौरान दो आदमी मेरे पास आए, उन जैसा हसीन चेहरे वाला मैंने ना देखा था। उन्होंने मुझे सलाम किया, मैंने सलाम का जवाब दिया। फिर उन्होंने मुझसे कहा, ऐ सईद, आपको बिशारत हो, आपके गुनाह मुआफ़ कर दिए गए, मेहनत वसूल हुई, अमल कबूल हुआ और दुआ भी मकबूल हुई, आपको जल्द खुशखबरी दी जाएगी, आप हमारे साथ चलें ताकि हम आपको वो नेमतें दिखाएं जो अल्लाह अज़्ज़वजल ने आपके लिए तैयार कर रखी हैं। हज़रत सैयदना सईद बिन हर्स रहमतुल्लाह तआला फरमाते हैं, मैं उनके साथ चल दिया, उन्होंने मुझे मैदान हशर से गायब कर दिया तो अचानक एक खूबसूरत मैदान हशर से गायब कर दिया तो अचानक एक खूबसूरत घोड़ा हमारे सामने था जो दुनियावी घोड़ों जैसा ना था बल्कि उचकने वाली बिजली की मानद या तेज़ चलने वाली हवा की तरह था। हम उस पर सवार होकर चल पड़े और देखते ही देखते एक ऐसे बुलंद महल के पास जा पहुँचे जिसका किनारा दिखाई ना देता था। वो चांदी से जड़ा हुआ था और उससे रोशनी झलक रही थी। जब हम उसके दरवाजे पर पहुँचे तो वो खुद ब खुद खुल गया। हम अंदर दाखिल हुए तो वहाँ ऐसी अशिया देखी जिनकी ना कोई तारीफ बयान कर सकता है और ना किसी इंसानी दिल पर उसका खटखटा गुजरा होगा। उसमें हूरें थीं, सितारों की गिनती के बराबर खुदाम और ग़ुलाम भी थे। उन्होंने हमें देखा तो सुरीली आवाज़ में ये नगमे अलम्पने लगे, अहलं व सहलं मरहबा, ये अल्लाह अज़्ज़वजल का वली तशरीफ़ लाया है। हम चलते चलते एक ऐसे इज्तिमा में पहुँचे जहाँ हीरे जवाहरात से आरास्ता सोने के तख्त बिछे हुए थे और इर्द गिर्द सोने की कुर्सियों का घेरा था। हर तख्त पर एक ऐसी खूबसूरत खातून बैठी थी जिसका वस्फ कोई मखलूक ना बयान कर सके और उनके बीच में एक ऐसी औरत जलवा फरमा थी जो कदर व कामत हुस्न जमाल और वस्फ कमाल में उन सब से बरतर थी। यहाँ पहुंचकर मेरे साथ वाले दोनों मर्द ये कह कर गायब हो गया कि ये आपका घर ख़ानदान और आरामगाह है। उनके जाने के बाद वो खूबसूरत औरतें मरहबा खुश आमदीद कहते हुए मेरी तरफ ऐसे बढ़ी जैसे कोई गायब जब अपने अहल में वापस आता है तो उसके घर वाले उसकी तरफ लपकते हैं। कुछ देर के बाद उन्होंने मुझे दरमियाने तख्त पर बैठी औरत के पास बिठा दिया और कहा, ये आपकी बीवी है और आपके लिए इस जैसी और भी हूरें हैं, वो सब आपकी मुंतजर हैं। हमने आपस में गुफ्तगू की तो मैंने पूछा, मैं कहाँ हूँ? उसने जवाब दिया, जन्नतुल मावा में। मैंने पूछा, तुम कौन हो? जवाब दिया, मैं आपकी हमेशा रहने वाली बीवी हूँ। मैंने पूछा, दूसरी कहाँ है? उसने कहा, वो आपके दूसरे मोहल्लात में है। मैंने कहा, मैं आज आपके पास ठहरूंगा और कल उनके पास जाऊंगा। फिर मैंने उसकी तरफ अपना हाथ बढ़ाया तो उसने नरमी से मेरा हाथ रोक लिया और कहा, आज तो आप दुनिया की तरफ लौट जाएंगे और 3 दिन बाद आएंगे। मैंने कहा, मैं दुनिया की तरफ लौटना पसंद नहीं करता। तो उसने कहा, आपका दुनिया में लौटना ज़रूरी है और 3 दिन बाद आप हमारे यहाँ इफ्तार करेंगे। फिर मैं उस मुबारक इज्तमा से उठा और वो मुझे रुखसत करने उठी तो मेरी आंख खुल गई। हज़रत सैयदना हिशाम रहमतुल्लाह ताला फरमाते हैं, ये सुनकर मैं रोने लगा और उनसे कहा, ए सईद, आपको मुबारक हो, अल्लाह अज़्ज़ा वजल का शुक्र अदा कीजिए, उसने आपके अमल का सवाब दिखा दिया है। उन्होंने दरियाफ्त फरमाया, क्या जो आपने देखा वो किसी और ने भी देखा है? तो मैंने कहा, नहीं। उस पर उन्होंने फरमाया, मैं आपको कसम देता हूँ कि जब तक मेरी ज़िंदगी है इस बात को छुपाएंगे। फिर वो खड़े हुए, वुज़ू किया, खुशबू लगाई और अपने हथियार उठाकर मैदान जंग में पहुँच गए। वो रोज़े से थे और रात तक लड़ते रहे, फिर वापस आए। लोग उनकी लड़ाई के मुतल्लिक गुफ्तगू कर रहे थे और कह रहे थे, हमने ऐसे लड़ने वाला नहीं देखा, ये तो अपनी जान को दुश्मनों के तीरों और नेज़ों के आगे डाल देते हैं और हर बार वो पसपा हुए। तो मैंने दिल में कहा, अगर ये उनका मर्तबा देख लेते तो उन जैसा ही करते। फिर आखिर रात तक क़याम की हालत में रहे और सुबह रोज़े की हालत में की और दूसरे दिन पहले दिन से ज़्यादा लड़े और फिर रात को क़याम किया। सुबह फिर रोज़े की हालत में थे और पहले से भी ज़्यादा कताल किया। हज़रत सैयदना अबू अल वलीद रहमतुल्लाह तआला फरमाते हैं, मैं उनके साथ हो लिया ताकि देखूं कि वो क्या करते हैं। तो मैंने देखा कि वो पूरा दिन अपनी जान को हलाकतों में डाले रहे लेकिन उन्हें कोई नुकसान ना हुआ। बिलाखर ग़ुरूब आफ्ताब के वक़्त एक तीर उनके गले में आ लगा जिसके सबब वो ज़मीन पर तशरीफ ले आए। मैं उन्हीं को देख रहा था कि लोग चीखों पुकार करते हुए तेज़ी के साथ उनकी तरफ बढ़े और उन्हें मैदान कारज़ार से बाहर उठा लाए। जब मैंने उनको देखा तो कहा, ऐ सईद, आपको मुबारक हो कि आज आप जन्नत में रोज़ा इफ्तार करेंगे, काश मैं भी आपके साथ होता। राबी फरमाते हैं, उन्होंने अपने निचले होंठों को हरकत दी और मुस्कुराते हुए कहा, यानी सब खूबियाँ अल्लाह अज़्ज़ा वजल के लिए हैं जिसने अपना वादा पूरा फरमाया। फिर आप रहमतुल्लाह तआला का विसाल हो गया। हज़रत सैयदना हिशाम रहमतुल्लाह तआला कहते हैं, मैंने बावाज़ बुलंद कहा, अल्लाह अज़्ज़ा वजल के बन्नो, तर्जमा, ऐसी ही बात के लिए कामियों को काम करना चाहिए। मेरी बात सुनो, मैं तुम्हें तुम्हारे इस भाई के मुतल्लिक बताऊं। लोग मुतवज्जे हुए तो मैंने उन्हें सारा मामला बताया तो वो रोने लगे। फिर उन्होंने तकबीर कही जिससे पूरा लश्कर दहल गया और ये बात फैल गई। अमीर लश्कर हज़रत सैयदना मुसलमा रहमतुल्लाह तआला को मालूम हुआ तो वो खुद तशरीफ़ लाए और हमने उनकी मैयत को रखा ताकि नमाज जनाजा पढ़े। मैंने अमीर लश्कर हज़रत सैयदना मुसलमा रहमतुल्लाह तआला से अर्ज़ की, आप इनकी नमाज जनाजा पढ़ाएं। उन्होंने फरमाया, इनकी नमाज जनाजा वो पढ़ाए जो इनकी हालत के मुतालिक जानता हो। फिर हमने उनकी नमाज जनाजा अदा की और उनको उसी जगह दफन कर दिया। लोग रात को यही गुफ्तगू करते हुए सो गए। जब सुबह हुई तो हमने उस वाक़े का दोबारा जिक्र किया तो लोग यकबारगी चिल्ला उठे और दुश्मन पर टूट पड़े। चुनाचा अल्लाह अज़्ज़ा वजल ने उनकी बरकत से उसी दिन किले पर फतह अता फरमाई। अल्लाह अज़्ज़ा वजल की उन पर रहमत हो और उनके सदक़े हमारी मग़फ़िरत हो, आमीन। सरकार अलैहिस्सलाम का वसीला राहिबों के काम आ गया। हज़रत सैयदना अबू याकूब तिबरी रहमतुल्लाह तआला फरमाते हैं, एक दफ़ा मैं मुल्क शाम के इरादे से सफ़र पर निकला तो एक बेआब हो गया मैदान में चंद रोज़ इसी तरह गुजारे कि मैं हलाकत के करीब पहुंच गया। इसी हालत में मैंने दो राहिब इस तरह चलते देखे, गोया वो अपने घरों से निकलकर किसी करीबी गिरजाघर की तरफ जा रहे हों। मैं उनकी तरफ गया और उनसे पूछा, आप कहाँ जा रहे हैं? उन्होंने कहा, हम नहीं जानते। मैंने पूछा, कहाँ से आ रहे हैं? जवाब दिया, हम नहीं जानते। मैंने पूछा, क्या आप जानते हैं कि आप कहाँ हैं? जवाब मिला, हम अल्लाह अज़्ज़ा वजल के मुल्क में हैं और उसके हजूर हाजिर हैं। मैंने अपने दिल में कहा, ये दोनों राहिब तुझसे ज़्यादा हकीकी मुतवक्किल मालूम होते हैं। मैंने उनसे कहा कि आप मुझे अपने साथ रहने की इजाज़त देते हैं? कहने लगे, आपकी मर्ज़ी। फिर हम चलने लगे। जब शाम हुई तो वो नमाज के लिए खड़े हो गए और मैंने भी तयम्मुम किया और नमाज मगरब अदा की। वो मुझे तयम्मुम करके नमाज पढ़ते देखकर मुतअज्जिब हुए। जब वो नमाज से फारिग हुए तो एक ने ज़मीन को खुरेदा तो उससे पानी का चश्मा जारी हो गया और उसके पहलू में खाना रखा हुआ था। मुझे उससे बड़ा ताज्जुब हुआ। फिर उन्होंने मुझे कहा, करीब आएं और खाएं पिएं। हमने खाया और पानी भी पिया। मैंने पानी से वुज़ू किया, इसके बाद वो पानी रुक गया। फिर वो दोनों नमाज के लिए खड़े हो गए और मैं अलहदा नमाज पढ़ने लगा यहाँ तक कि सुबह हो गई। मैंने नमाज फजर अदा की, फिर वो दोनों उठ खड़े हुए और रात तक चलते रहे। मैं भी साथ ही था। जब शाम हुई तो उनमें से एक आगे बढ़ा और अपने साथी के साथ मिलकर नमाज पढ़ी और फिर दुआ करके ज़मीन को खुरेदा तो पानी ज़ाहिर हुआ और खाना भी हाजिर हो गया। उन्होंने कहा, आओ खाना खाएं। खाने पीने से फारग होकर मैंने नमाज के लिए वुज़ू किया, फिर पानी रुक गया। जब तीसरी रात आई तो उन्होंने मुझसे कहा, ए मुसलमान, आज रात तुम्हारी बारी है। हज़रत सैयदना मोहम्मद बिन याकूब तिबरी रहमतुल्लाह ताला फरमाते हैं, मुझे उनकी बात से बड़ी शर्म आई। मैं सख्त गम और अजीब मामले में फंस गया। खैर, मैंने दिल में कहा, या अल्लाह अज़्ज़ा वजल, गुनाहों की वजह तेरी बारगाह में मेरा कोई मकाम मर्तबा तो नहीं, लेकिन मैं तुझे तेरे नबी करीम रऊफ़ुर रहीम सल्लल्लाहु ताला अलैहि वसल्लम के उस मकाम मर्तबे का वास्ता देता हूँ जो तेरी बारगाह में नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम को हासिल है, कि मुझे उनके सामने रुसवा न करना और उन्हें मेरी और अपने नबी हज़रत सैयदना मोहम्मद मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वसल्लम के दीन की तकलीफ़ से खुश न करना। फरमाते हैं, अचानक एक चश्मा जारी हो गया और कसीर खाना भी हाजिर हो गया। हमने खाया पिया, हमारी यही हालत रही यहाँ तक कि रात आ गई। और इस बार जब पानी और खाना ज़ाहिर हुआ तो मुझ पर रिक्कत तारी हो गई और मैं बेसख्ता रो पड़ा। वो भी रोने लगे और रोते रोते हमारी आवाज़ें बुलंद हो गईं। जब मुझे कुछ अफाका हुआ तो उन दोनों ने पूछा, आप क्यों रो रहे हैं? मैंने कहा, मैं बहुत गुनाहगार हूँ, मेरा अल्लाह अज़्ज़ा वजल की बारगाह में ख़ास मकाम मर्तबा नहीं जो इस करामत को पहुँच सके। उन्होंने पूछा, तो फिर ये सब कैसे तुम्हारे लिए ज़ाहिर हुआ? मैंने कहा, मैंने अपने प्यारे नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की इज़्ज़त व जाहत का वसीला पेश किया और अर्ज़ की, या अल्लाह अज़्ज़ा वजल, अगरचे मैं बहुत गुनाहगार हूँ और ये तेरे नबी मोहतरम सल्लल्लाहु ताला अलैहि वसल्लम के दीन के दुश्मन हैं, मुझे इनके सामने दीन के मामले में रुसवा ना फरमा, तो इसकी बदौलत वो कुछ ज़ाहिर हुआ जो तुम देख चुके हो, इसलिए इसमें मेरी कोई करामत नहीं बल्कि ये सब मेरे नबी मोहतरम सल्लल्लाहु ताला अलैहि वसल्लम का मौजज़ा है। ये सुनकर वो कहने लगे, अल्लाह अज़्ज़ा वजल की कसम, हम भी ऐसे ही थे। जब हमने तुम्हें देखा तो तुम्हारी हालत देखकर मुतासिर हुए। जब वुजू और खाने का वक़्त हुआ तो हमने तुम्हारी जैसी दुआ की और कहा, या अल्लाह अज़्ज़ा वजल, अगर इसका दीन हक है और इसके नबी सल्लल्लाहु ताला अलैहि वसल्लम बरहक हैं तो उसके नबी सल्लल्लाहु ताला अलैहि वसल्लम के सदक़े हमारे लिए पानी और खाना ज़ाहिर फरमा दे। इस दुआ से खाना हाजिर हो गया जो तुमने देखा। ये सब तुम्हारे नबी मोहतरम सल्लल्लाहु ताला अलैहि वसल्लम का मौजज़ा और बरकत है। اب ہم نے جان لیا کہ یہ دین حق ہے اور نبی آخر الزمان صلی اللہ تعالی علیہ وسلم اللہ عز و جل کی بارگاہ میں عظیم ہیں۔ اپنا ہاتھ بڑھائیں، ہم گواہی دیتے ہیں کہ اللہ عز و جل کے سوا کوئی عبادت کے لائق نہیں، اور حضرت محمد مصطفیٰ صلی اللہ تعالی علیہ وسلم اللہ عز و جل کے رسول ہیں، انہوں نے اسلام قبول کر لیا۔ ہم مکہ مکرمہ کی طرف اکٹھے نکلے اور ایک مدت تک وہاں رہے، پھر جب ہم شام کی طرف روانہ ہوئے تو جدا ہو گیا۔ اللہ عز و جل کی قسم، جب بھی مجھے یہ واقعہ یاد آتا ہے دنیا میری نظروں میں حقیر ہو جاتی ہے۔ میٹھے میٹھے اسلامی بھائیوں، یہ دونوں راہب تھے، ان کے لیے سوئی کے سرے کے برابر ایمان چمکا تو انہوں نے سیدھا راستہ دیکھ لیا اور سچائی کے راستے پر چل پڑے۔ اور اے مسکین، غور کر، تیری عمر اللہ عز و جل کی نافرمانیوں میں کھٹ گئی، تیری زندگی خسارے میں گزر گئی، پھر بھی تو دریائے غفلت میں غوطہ زن ہے، قبولیت کے خوشگوار جھونکے چل چکے اور تو ابھی تک نافرمانی کے شراب سے نشے میں چور ہے اور تجھے ہوش ہی نہیں آتا۔ ہماری بارگاہ میں اخلاص و تصدیق کے لیے جلدی سے حاضر ہو جا، بے شک ہم نے تیرے لیے راہ ہدایت کھول دیا اور توفیق کی طرف تیری رہنمائی کی۔ راہب کے 62 سوالات اور ابو یزید بستامی رحمت اللہ تعالیٰ کے جوابات۔ حضرت سیدنا ابو یزید بستامی فرماتے ہیں، ایک دن میں کسی سفر میں اپنی خلوت اور راحت سے لطف پا رہا تھا، غور و فکر میں مشغول اور یاد الہی عز و جل سے مانوس تھا کہ اچانک میرے دل میں ندا دی گئی، اے ابو یزید، سمعان کے گرجا گھر میں جاؤ اور راہبوں کے ساتھ ان کی عید اور قربانی میں شرکت کرو، اس میں ایک خبر اور اہم معاملہ ہے۔ فرماتے ہیں، میں نے اس خیال سے اللہ عز و جل کی پناہ طلب کی اور کہا، میں اس کی پرواہ نہیں کروں گا، میں اس کی پرواہ نہیں کروں گا۔ جب رات ہوئی تو خواب میں عاطف غیبی کی آواز آئی، اس نے وہی بات دہرائی، میں ہانپتے کانپتے بیدار ہو کر اٹھ بیٹھا اور ابھی اسی سوچ میں گم تھا کہ دل میں پھر ندا آئی، تمہیں ڈرنے کی ضرورت نہیں، تم ہمارے ولی و نیک بندے ہو، تمہارا نام فرما برداروں کے رجسٹر میں درج ہے، لیکن ہماری خاطر راہبوں کا سا لباس اور زنار پہن لو، تم پر کوئی گناہ نہیں۔ آپ فرماتے ہیں، میں صبح سویرے اٹھا اور حکم کی بجاوری میں جلدی کی، راہبوں کا سا لباس پہنا اور سمعان کے گرجا گھر پہنچ گیا۔ جب ان کا بڑا پادری آیا تو تمام راہب اکٹھے ہو گئے اور اس کو سننے کے لیے سب نے کان لگا دیے، لیکن اس کے پاؤں لڑکھڑا گئے اور وہ کوئی بات نہ کر سکا، گویا اس کے منہ میں لگام دے دی گئی ہو۔ یہ کیفیت دیکھ کر پادریوں اور راہبوں نے اس سے پوچھا، اے سردار، کون سی چیز آپ کو گفتگو سے مانے ہے؟ ہم تو آپ کی باتوں سے ہدایت پاتے اور آپ کے علم کی پیروی کرتے ہیں۔ اس نے جواب دیا، مجھے یہ چیز گفتگو سے مانی ہے کہ آج تمہارے درمیان کوئی محمدی بیٹھا ہے اور وہ تمہارے دین کا امتحان لینے اور تم پر حملہ کرنے آیا ہے۔ انہوں نے کہا، ہمیں دکھا دے، ہم اسے بھی قتل کر دیتے ہیں۔ اس نے کہا، اسے دلیل و برہان کے ساتھ قتل کرو، میں اس سے امتحان لینا چاہتا ہوں، اس سے علم الادیان یعنی دینوں کے علم کے متعلق سوالات کروں گا، اگر اس نے صاف صاف جوابات دے دیے تو ہم اسے کچھ نہ کہیں گے اور اگر وضاحت نہ کر سکا تو اسے قتل کر دیں گے۔ امتحان کے وقت ہی آدمی عزت پاتا یا ذلیل ہوتا ہے۔ سب راہب بولے، آپ جو چاہتے ہیں کریں، ہم یہاں مفید باتیں سیکھنے کے لیے ہی حاضر ہوئے ہیں۔ اب ان کا بڑا سردار کھڑا ہوا اور زور سے آواز دی، اے محمدی، تجھے محمد صلی اللہ تعالی علیہ وآلہ وسلم کا واسطہ جہاں بھی ہے، کھڑے ہو جا تاکہ سب تجھے دیکھ لیں۔ حضرت سیدنا ابو یزید رحمۃ اللہ تعالی اس طرح کھڑے ہوئے کہ آپ کی زبان پر حمد و ثنا اور ذکر الہی عز و جل جاری تھا۔ پادریوں کے سردار نے کہا، اے محمدی، میں تجھ سے کچھ سوالات کروں گا اور سن، اگر تو نے ان کے جوابات وضاحت کے ساتھ دے دیے तो हम तेरी पैरवी करेंगे वरना तुझे कत्ल कर देंगे। हजरत सैयदना अबू यजीद ने इरशाद फरमाया, नकली वकली अलूम में से जो चाहो पूछो, अल्लाह अज़्ज़ा वजल हमारी गुफ्तगू को मुलाहिज़ा फरमा रहा है। बड़े पादरी ने पूछा, नंबर एक, मुझे उस एक के मुतल्लिक बताओ जिसका दूसरा नहीं। नंबर दो, उन दो के मुतल्लिक बताओ जिनका तीसरा नहीं। नंबर तीन, उन तीन के मुतल्लिक बताओ जिनका चौथा नहीं। नंबर चार, उन चार के मुतल्लिक बताओ जिनका पाँचवा नहीं। नंबर पाँच, उन पाँच के मुतल्लिक बताओ जिनका छठा नहीं। नंबर छः, उन छः के मुतल्लिक बताओ जिनका सातवां नहीं। नंबर सात, उन सात के मुतल्लिक बताओ जिनका आठवां नहीं। उन नंबर आठ, उन आठ के मुतल्लिक बताओ जिनका नौवां नहीं। नंबर नौ, उन नौ के मुतल्लिक बताओ जिनका दसवां नहीं। नंबर दस, अशरातुन कामिलातुन यानी मुकम्मल दस दिन से मुराद कौन से दिन हैं। नंबर ग्यारह, उन ग्यारह के मुतल्लिक बताओ जिनका बारहवां नहीं। नंबर बारह, उन बारह के मुतल्लिक बताओ जिनका तेरहवां नहीं। नंबर तेरह, उन तेरह के मुतल्लिक बताओ जिनका चौदहवां नहीं। नंबर चौदह, ऐसी कौम के मुतल्लिक बताओ जिन्होंने झूठ बोला फिर भी जन्नत में दाखिल कर दिए गए। नंबर पंद्रह, उस कौम के मुतल्लिक बताओ जिन्होंने सच बोला मगर आग में दाखिल कर दिए गए। नंबर सोलह, तुम्हारे जिस्म में तुम्हारे नाम का ठिकाना कहाँ है। नंबर सत्रह, अज़ारियात ज़रअं। नंबर अठारह, अलहामिलात विकरन। नंबर उन्नीस, अलजारियात युसरन। और नंबर बीस, फल मुकस्सिमात अमरन से क्या मुराद है। सूरह ज़ारियात। नंबर इक्कीस, कौन सी शय बगैर रूह के सांस लेती है। नंबर बाईस, उन चौदह के मुतल्लिक बताओ जिन्होंने रब्बुल आलमीन से कलाम किया। नंबर तेईस, कौन सी कब्र साहिब कब्र को लेकर चली। नंबर चौबीस, वह कौन सा पानी है जो आसमान से उतरा ना ज़मीन से निकला। नंबर पच्चीस, उन चार के मुतल्लिक बताओ जो बाप की पुश्त से पैदा हुए ना माँ के बतन से। नंबर छब्बीस, ज़मीन पर सबसे पहला खून किसका बहाया गया। नंबर सत्ताईस, उस शय के मुतल्लिक बताओ जिसे अल्लाह अज़्ज़ा वजल ने पैदा किया और फिर खुद ही खरीद लिया। नंबर अट्ठाईस, ऐसी शय के मुतल्लिक बताओ जिसको अल्लाह अज़्ज़ा वजल ने पैदा किया और खुद ही नापसंद फरमाया। नंबर उन्नीस, उस चीज़ के मुतल्लिक बताओ जिसको अल्लाह अज़्ज़ा वजल ने पैदा किया और अजमत भी बख्शी। नंबर तीस, उस चीज़ के मुतल्लिक बताओ जिसको अल्लाह अज़्ज़ा वजल ने पैदा किया और फिर खुद ही उसके मुतल्लिक सवाल किया। नंबर इकतीस, सबसे अफजल औरतें कौन हैं। नंबर बत्तीस, सबसे अफजल दरिया कौन से हैं। नंबर तैंतीस, अफजल तरीन पहाड़ कौन सा है। नंबर चौंतीस, सबसे अफजल चुपाया कौन सा है। नंबर पैंतीस, अफजल तरीन महीना कौन सा है। नंबर छत्तीस, सबसे अफजल रात कौन सी है। नंबर सैंतीस, अत्तमातु से क्या मुराद है। नंबर अठतीस, वो कौन सा दरख्त है जिसकी बारह शाखें हैं, हर शाख पर तीस पत्ते हैं और हर पत्ते में पांच रंग हैं, दो सूरज की रोशनी में और तीन साय में। नंबर उनतालीस, वो कौन सी चीज़ है जिसने बैतुल हराम का हज किया और तवाफ किया हालांकि उसमें रूह नहीं और ना ही उस पर हज फर्ज था। नंबर चालीस, अल्लाह अज़्ज़ा वजल ने कितने नबी पैदा फरमाए। नंबर इकतालीस, उनमें से कितने मुरसल और कितने गैर मुरसल हैं। नंबर बयालीस, वो कौन सी चार चीज़ें हैं जिनका रंग और जायका मुख्तलिफ है मगर असल एक है। नंबर तिरतालीस, नकीर क्या है। नंबर चौतालीस, कितमीर क्या है। नंबर पैंतालीस, फतील क्या है। नंबर छियालीस, असबद क्या है। नंबर सैंतालीस, अलबलद क्या है। नंबर अड़तालीस, अतिम क्या है। नंबर उनचास, अर्रिम क्या है। नंबर पचास, कुत्ता भौंकने में क्या कहता है। नंबर इक्यावन, गधा रेंगने में क्या कहता है। नंबर बावन, बैल डकराने में क्या कहता है। तिरपन, घोड़ा हिनहाने में क्या कहता है। चौवन, ऊँट बिलबिलाने में क्या कहता है। पचपन, मोर अपनी चीखो पुकार में क्या कहता है। छप्पन, तितर अपनी सीटी में क्या कहता है। सत्तावन, बुलबुल अपने नगमों में क्या कहता है। अट्ठावन, मेंढक अपनी तस्बीह में क्या कहता है। उनसठ, ناکوس نصارہ کا گھنٹہ جسے وہ اپنی عبادت کے وقت بجاتے ہیں اپنی آواز میں کیا کہتا ہے؟ 60 ایسی مخلوق کے متعلق بتاؤ جنہیں اللہ عز و جل نے الہام فرمایا، وہ جنوں میں سے ہیں، نہ انسانوں میں سے اور نہ ہی فرشتوں میں سے۔ 61 جب دن نکلتا ہے تو رات کہاں چلی جاتی ہے، جب دن نکلتا ہے تو رات کہاں چلی جاتی ہے۔ اور 62 جب رات چھا جاتی ہے تو دن کہاں چلا جاتا ہے۔ حضرت سیدنا ابو یزید بستامی رحمت اللہ تعالی علیہ نے پوچھا، کیا ان کے علاوہ بھی کوئی سوال ہے؟ تو سب پادریوں نے کہا نہیں۔ تو آپ رحمت اللہ تعالی علیہ نے ارشاد فرمایا، اگر میں نے ان کے جوابات صحیح طور پر دے دیے تو کیا تم اللہ عز و جل اور اس کے پیارے رسول صلی اللہ تعالی علیہ وآلہ وسلم پر ایمان لے آؤ گے؟ سب نے کہا جی ہاں۔ تو آپ رحمت اللہ تعالی علیہ نے بارگاہ الہی عز و جل میں عرض کی، یا اللہ عز و جل، تو ان کی باتوں پر گواہ ہے۔ پھر فرمایا، اب اپنے سوالات کے جوابات سنتے جاؤ۔ 1 وہ ایک جس کا دوسرا نہیں تو وہ اللہ وحدہ قہار ہے۔ 2 وہ دو جن کا تیسرا نہیں تو وہ دن اور رات ہیں، جیسا کہ اللہ عز و جل کا فرمانے عالی شان ہے، ترجمہ، اور ہم نے رات اور دن کو دو نشانیاں بنایا، سورہ بنی اسرائیل۔ اور 3 وہ تین جن کا چوتھا نہیں تو وہ عرش، کرسی اور قلم ہیں۔ 4 وہ چار جن کا پانچواں نہیں تو وہ آسمانی کتابیں، تورات، انجیل، زبور اور قرآن پاک ہیں۔ 5 وہ پانچ جن کا چھٹا نہیں تو وہ پانچ نمازیں ہیں جو ہر مسلمان مرد اور عورت پر فرض ہیں۔ 6 وہ چھ جن کا ساتواں نہیں تو وہ چھ دن ہیں، اللہ عز و جل ان کا ذکر قرآن پاک میں فرماتا ہے، ترجمہ، اور بے شک ہم نے آسمانوں اور زمین کو اور جو کچھ ان کے درمیان ہے چھ دن میں بنایا، سورہ قاف۔ وہ 7 جن کا آٹھواں نہیں تو وہ 7 آسمان ہیں، چنانچہ اللہ عز و جل کا فرمانے علی شان ہے، ترجمہ، 7 آسمان ایک کے اوپر دوسرا، سورہ ملک۔ 8 وہ 8 جن کا ناواں نہیں تو وہ عرش اٹھانے والے 8 فرشتے ہیں، جیسا کہ قرآن پاک میں ہیں، ترجمہ، اور اس دن تمہارے رب کا عرش اپنے اوپر 8 فرشتے اٹھائیں گے۔ 9 وہ 9 جن کا دسواں نہیں تو وہ 9 افراد کی جماعت تھی جو فساد برپا کرنے والے تھے، چنانچہ فرمانے باری تعالیٰ ہے، ترجمہ، اور شہر میں 9 شخص تھے کہ زمین میں فساد کرتے اور سوارنا نہ چاہتے، سورہ نمل۔ 10 عشرۃن قاملۃن، یعنی مکمل 10 دن سے مراد وہ 10 دن ہیں جن میں حج تمتو کرنے والا حدی کا جانور نہ پانے کی صورت میں روزے رکھتا ہے، چنانچہ رب کریم عز و جل ارشاد فرماتا ہے، ترجمہ، 2-3 روزے حج کے دنوں میں رکھے اور 7 جب اپنے گھر پلٹ کر جاؤ، یہ پورے 10 ہوئے، سورہ بقرہ۔ 11 وہ 11 جن کا 12واں نہیں تو وہ حضرت سیدنا یوسف علیہ السلام کے بھائی ہیں، چنانچہ اللہ عز و جل حضرت سیدنا یوسف علیہ السلام کا قول حکایت کرتے ہوئے ارشاد فرماتا ہے، ترجمہ، میں نے 11 تارے دیکھے، سورہ یوسف۔ 12 وہ 12 جن کا 13واں نہیں تو وہ مہینوں کی تعداد ہیں، چنانچہ رب تعالیٰ ارشاد فرماتا ہے، ترجمہ، بے شک مہینوں کی گنتی اللہ کے نزدیک 12 مہینے ہیں اللہ کی کتاب میں، سورہ توبہ۔ 13 وہ 13 جن کا 14واں نہیں تو وہ حضرت سیدنا یوسف علیہ السلام کا خواب ہے، جیسا کہ اللہ تعالیٰ ارشاد فرماتا ہے، ترجمہ، میں نے 11 تارے اور سورج اور چاند دیکھے، انہیں اپنے لیے سجدہ کرتے دیکھا، سورہ یوسف۔ وہ قوم جنہوں نے جھوٹ بولا پھر بھی جنت میں داخل کر دیے گئے تو وہ حضرت سیدنا یوسف علیہ السلام کے بھائی ہیں، جیسا کہ رب تعالیٰ عز و جل ارشاد فرماتا ہے، ترجمہ، بولے، اے ہمارے باپ، ہم دوڑ کرتے نکل گئے اور یوسف کو اپنے اسباب کے پاس چھوڑا تو اسے بھیڑیا کھا گیا، انہوں نے جھوٹ بولا پھر بھی جنت میں داخل کر دیے گئے، نمبر 15 وہ قوم جنہوں نے سچ بولا لیکن جہنم میں داخل کر دیے گئے تو وہ یہود و نصارہ ہیں اور وہ ان کا یہ قول ہے ترجمہ اور یہودی بولے نصرانی کچھ نہیں اور نصرانی بولے یہودی کچھ نہیں سورہ بقرہ انہوں نے سچ کہا لیکن جہنم میں داخل کر دیے گئے نمبر 16 تمہارے جسم میں تمہارے نام کا ٹھکانہ کان ہے یعنی جب کوئی نام بولا جاتا ہے تو کان ہی سنتے ہیں نمبر 17 الزاریات زرعوں یعنی بکھیر کر اڑانے والیاں سے مراد چار ہوائیں ہیں نمبر 18 الحاملات وکرن سے مراد بادل ہیں جیسا کہ اللہ عز و جل ارشاد فرماتا ہے ترجمہ اور وہ بادل کے آسمان و زمین کے بیچ میں حکم کا بندہ ہے سورہ بقرہ الجاریات یسرن یعنی نرم چلنے والیاں سے مراد دریا میں چلنے والی کشتیاں ہیں نمبر 20 فالمقسمات امرن سے مراد ملائکہ ہیں جو لوگوں کا رزق 15 شعبان سے دوسرے سال 15 شعبان تک تقسیم کرتے ہیں نمبر 21 جن 14 نے رب العالمین عز و جل سے کلام کیا تو وہ 7 آسمان اور 7 زمینیں ہیں چنانچہ اللہ تعالیٰ ارشاد فرماتا ہے ترجمہ تو اس آسمان سے اور زمین سے فرمایا کہ دونوں حاضر ہو خوشی سے چاہے ناخوشی سے دونوں نے عرض کی کہ ہم رغبت کے ساتھ حاضر ہوئے سورہ حامیم سجدہ نمبر 22 وہ قبر جو صاحب قبر کو ساتھ لے کر چلی تو وہ حضرت سیدنا یونس علیہ السلام کی مچھلی ہے نمبر 23 جو چیز بلا روح ہے مگر سانس لیتی ہے تو وہ صبح ہے جیسا کہ اللہ عز و جل ارشاد فرماتا ہے ترجمہ اور صبح کی جب دم لے سورۃ تکویر 24 وہ پانی جو آسمان سے اترا نہ زمین سے نکلا تو وہ گھوڑوں کا پسینہ ہے جس کو شیشے کی بوتل میں بھر کر ملکہ بلقیس نے حضرت سیدنا سلیمان بن داؤد علیہ السلام کو بھیجا تھا 25 وہ چار نفوس جو باپ کی پشت سے پیدا ہوئے نہ ماں کے بطن سے تو وہ حضرت سیدنا آدم علیہ السلام حضرت سیدنا حوا رضی اللہ تعالی عنہ حضرت سیدنا اسماعیل علیہ السلام کا مینڈا اور حضرت سیدنا صالح علیہ اور حضرت سیدنا صالح علیہ السلام کی اونٹنی ہے 26 زمین پر سب سے پہلے خون حابیل کا بہایا گیا جب قابیل نے اسے قتل کیا نمبر 27 ایسی چیز جس کو اللہ عز و جل نے پیدا کیا پھر خرید لیا تو وہ مومن کی جان ہے جیسا کہ وہ خود ارشاد فرماتا ہے ترجمہ بے شک اللہ نے مسلمانوں سے ان کے مال اور جان خرید لیے ہیں اس بدلے پر کہ ان کے لیے جنت ہے سورۃ توبہ نمبر 28 ایسی شے جسے اللہ عز و جل نے پیدا کیا اور ناپسند کیا تو وہ گدھے کی آواز ہے جیسا کہ وہ خود ارشاد فرماتا ہے ترجمہ بے شک سب آوازوں میں بری آواز گدھے کی سورہ لقمان نمبر 29 ایسی چیز جسے اللہ عز و جل نے پیدا کیا اور اسے بڑا کہا تو وہ عورتوں کا مکر ہے چنانچہ ارشاد فرمایا ترجمہ بے شک تمہارا چرتر فریب بڑا ہے سورہ یوسف نمبر 30 وہ چیز جسے اللہ تعالیٰ نے پیدا فرمایا پھر اس کے متعلق سوال کیا تو وہ حضرت سیدنا موسیٰ علیہ السلام کا عصا ہے جیسا کہ قرآن پاک فرماتا ہے ترجمہ اور یہ تیرے داہنے ہاتھ میں کیا ہے اے موسیٰ عرض کی یہ میرا عصا ہے میں اس پر تکیہ لگاتا ہوں اور اس سے اپنی بکریوں پر پتے جھاڑتا ہوں نمبر 31 سب سے افضل عورتیں ام البشر حضرت سیدنا حوا رضی اللہ تعالی عنہ حضرت سیدنا خدیجہ الکبریٰ رضی اللہ تعالی عنہ حضرت سیدنا عائشہ صدیقہ رضی اللہ تعالی عنہ حضرت سیدنا آسیہ رضی اللہ تعالی عنہ حضرت سیدنا مریم بنت عمران رضی اللہ تعالی عنہ ہیں نمبر 32 سب سے افضل دریا سہون جہون دجلہ فرات اور مصر کا دریائے نیل ہے. 33 سب سے افضل پہاڑ تور ہے. 34 سب سے افضل چھپایا گھوڑا ہے. 35 سب سے افضل مہینہ ماہ رمضان المبارک ہے جیسا کہ اللہ عز و جل ارشاد فرماتا ہے. ترجمہ: رمضان کا مہینہ جس میں قرآن اترا. سورہ بقرہ. 36 سب سے افضل رات شب قدر ہے چنانچہ اللہ عز و جل ارشاد فرماتا ہے. ترجمہ: شب قدر ہزار مہینوں سے بہتر. سورہ القدر. 37 التمعات سے مراد قیامت ہے. 38 وہ درخت جس کی 12 شاخیں ہیں, ہر شاخ میں 30 پتے, ہر پتے میں 5 رنگ, 2 سورج کی روشنی میں اور 3 سائے میں, تو وہ درخت سال ہے. 12 مہینے اس کی 12 شاخیں ہیں, 30 پتے 30 دن ہیں, اور 5 رنگ 5 نمازیں ہیں. 3 سائے میں یعنی مغرب عشاء اور فجر, 2 روشنی میں یعنی ظہر اور عصر. 39 وہ ایسی چیز جس میں روح نہیں اور نہ ہی اس پر حج واجب تھا, پھر بھی اس نے کعبہ مبارکہ کا طواف کیا, تو وہ حضرت سیدنا نوح نجی اللہ علیہ السلام کی کشتی ہے. 40 اللہ تعالیٰ نے کم و بیش 124,000 انبیاء اکرام پیدا فرمائے. 41 ان میں سے 313 رسول ہیں. 42 4 اشیاء جن کا ذائقہ اور رنگ مختلف ہے مگر اصل ایک ہے, تو وہ آنکھ ناک منہ اور کان ہیں. آنکھ کا پانی نمکین, منہ کا پانی میٹھا, ناک کا پانی ترش اور کان کا پانی کڑوا ہوتا ہے. 43 نکیر ایک مچھلی نکیر ایک جھلی ہے جو کھٹلی کے اوپر ہوتی ہے. 44 کتمیر انڈے کے چھلکے کو کہتے ہیں. 45 فتیل سے مراد کھٹلی کے اندر کا گودہ ہے. 46 اسبد اور 47 البلد بھیڑ اور بکری کے بالوں کو کہتے ہیں. 48 اتم اور رم ہمارے باپ حضرت سیدنا آدم صفی اللہ علی نبی و علی صلی اللہ علیہ وسلم سے پہلے کی جنات کو میں ہیں. 50 گدا جب شیطان کو دیکھتا ہے تو کہتا ہے اللہ عز و جل ناجائز ٹیکس لینے والے پر لعنت فرمائے. 51 کتا اپنے بھونکنے میں کہتا ہے یعنی دوزخیوں کے لیے ہلاکت ہے کہ اللہ تعالیٰ کے غضب میں ہیں. 52 بیل اپنے ڈگرانے میں کہتا ہے سبحان اللہ و بحمدی. 53 گھوڑا اپنے ہنہنانے میں کہتا ہے پاک ہے میری حفاظت فرمانے والا جب جنگجو لڑتے ہیں اور مردانے کار لڑائی میں مصروف ہوتے ہیں. 54 اونٹ اپنے بلبلانے میں کہتا ہے یعنی میرے لیے اللہ ہی کافی اور وہی میرا کار ساز ہے. 55 مور اپنی چیخ و پکار میں کہتا ہے ترجمہ وہ بڑی مہر والا اس نے عرش پر استوا فرمایا جیسا اس کی شان کے لائق ہے. سورۃ طہٰ. 73 اپنی سیٹی میں کہتا ہے یعنی اللہ عز و جل کا شکر ادا کرنے سے نعمتیں ہمیشہ رہتی ہیں. 57 بلبل اپنے نغموں میں یوں گویا ہوتا ہے ترجمہ تو اللہ کی پاکی بولو جب شام کرو اور جب صبح ہو. مینڈک اپنی تسبیح میں کہتا ہے یعنی پاک ہے جنگلوں اور چٹیل میدانوں میں عظیم محمود پاک ہے خدائے جبار. 69 ناقوس اپنی آواز میں کہتا ہے اللہ عز و جل پاک ہے وہ حق ہے. اے ابن آدم اس دنیا کے مشرق و مغرب میں دیکھ, کسی کو ہمیشہ باقی رہنے والا نہ پائے گا. 60 ایسی مخلوق جسے اللہ عز و جل نے الہام فرمایا وہ جنوں میں سے ہے, نہ انسانوں میں سے اور نہ ہی ملائکہ میں سے, تو وہ شہد کی مکھی ہے چنانچہ اللہ عز و جل ارشاد فرماتا ہے. ترجمہ اور تمہارے رب نے شہد کی مکھی کو الہام کیا کہ پہاڑوں میں گھر بنا اور درختوں اور چھتوں میں. سورہ نحل. 61 جب دن آتا ہے تو رات کہاں جاتی ہے, اور نمبر 62 جب رات چھا جاتی ہے تو دن کہاں چلا جاتا ہے. یہ تو اللہ عز و جل کے پوشیدہ علم میں ہے, کسی نبی یا مقرب فرشتے پر بھی ظاہر نہیں. مذکورہ تمام جوابات دینے کے بعد حضرت سیدنا ابو یزید بستامی رحمت اللہ تعالی نے پوچھا، کیا تمہارا کوئی سوال باقی ہے؟ انہوں نے کہا نہیں. تو آپ نے بڑے پادری سے فرمایا، بتاؤ آسمانوں اور جنت کی چابی کیا ہے؟ ان کا بڑا پادری خاموش رہا. تو سب نے اسے کہا، آپ نے اتنے سوال پوچھے. اور انہوں نے سب کے جواب دیے. اب انہوں نے ایک ہی سوال کیا اور آپ جواب دینے سے عاجز آ گئے. پادری نے کہا، میں عاجز نہیں آیا، لیکن مجھے ڈر ہے کہ میں جواب دوں گا تو تم تسلیم نہیں کرو گے. انہوں نے کہا، کیوں نہیں، ہم مانیں گے، کیونکہ آپ ہمارے بزرگ ہیں. آپ جو بھی فرمائیں گے ہم سر تسلیم خم کریں گے. تو بڑے پادری نے کہا، آسمانوں اور جنت کی چابی کلمہ طیبہ لا الہ الا اللہ محمد رسول اللہ ہے. جب دیگر پادریوں اور راہبوں نے سنا تو وہ سب کے سب مسلمان ہو گئے. انہوں نے گرجا گھر توڑ کر اسے مسجد میں تبدیل کر دیا اور اپنے اپنے زنار بھی توڑ دیے. حضرت سیدنا ابو یزید بستامی رحمت اللہ تعالی کو غیب سے آواز آئی، اے ابو یزید، تو نے ہمارے لیے ایک زنار بندھا تو ہم نے تیری خاطر 500 زنار توڑ دیے. ایک محفوظ قلعہ اور عمدہ ذرہ. اے میرے اسلامی بھائیوں، یہ سب کفر کی تاریکیوں میں بھٹک رہے تھے، پس اللہ عز و جل نے انہیں نور ہدایت سے روشن کیا اور مردود ہونے سے محفوظ فرمایا. یہ سب مبارک کلمہ طیبہ کی برکت ہے. اس پاکیزہ کلمہ کی شان دیکھو، اس کی برکات کتنی عظیم ہیں اور یہ حاجات کو کیسے پورا کرتا ہے. لہذا اپنی زبانیں اس مبارک کلمہ سے تر رکھو تاکہ اس کے احسان کی برکت اور کرم کی حلاوت کو پا سکو اور اس کی امان کے حرم میں داخل ہو جاؤ. بلا شبہ یہ محفوظ قلعہ اور عمدہ ذرہ ہے. اللہ عز و جل نے اپنی کسی آسمانی کتاب میں ارشاد فرمایا، کلمہ طیبہ کی کثرت کرو، بے شک یہ میرا قلعہ ہے، اور جو میرے قلعے میں داخل ہوا وہ میرے عذاب سے محفوظ ہو گیا. ایک صحابی رسول صلی اللہ تعالی علیہ وآلہ وسلم رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، جس نے خلوص دل سے کلمہ طیبہ پڑھا اور تعظیم کے ساتھ اسے کھینچ کر پڑھا تو اس کے 4000 گناہ معاف ہوں گے. اگر اس کے گناہ 4000 نہ ہوئے تو اس کے گھر والوں اور پڑوسیوں کے گناہ معاف ہو جائیں گے. حضرت سیدنا ابن عباس رضی اللہ تعالیٰ عنہما ارشاد فرماتے ہیں، دن رات میں کل 24 گھنٹے ہیں اور کلمہ طیبہ کے حروف بھی 24 ہیں، تو جو کوئی ایک بار کلمہ طیبہ پڑھتا ہے تو اس کا حرف ایک گھنٹے کے گناہوں کا کفارہ بن جاتا ہے. پس جب بندہ ہر روز ایک مرتبہ کلمہ طیبہ پڑھتا ہے تو اس پر کوئی گناہ باقی نہیں رہتا. تو جو اس کی کثرت کرتا ہے اور اسی کو اپنا مشغلہ بنا لیتا ہے، اس کا کیا مقام و مرتبہ ہوگا. میٹھے میٹھے سلامی بھائیوں، اگر گناہگار ہو تو کلمہ طیبہ کا وظیفہ پڑھو، بے شک یہ گناہوں اور نافرمانیوں کو مٹا دیتا ہے. اور اگر اطاعت گزار ہو تو بھی اس مقدس کلمہ کے ذریعے ایمان کی تجدید کر لو. بلا شبہ یہ ایمان کو جدت دیتا اور خدائے حنان و امنان کی طرف سے امن و امان اور مغفرت کا پروانہ دلواتا ہے. وصل اللہ علی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین.